बिना बदल सीना आउँदैन मायाले त बोलाउन सकिन है मायाले त बोलाउन सकिन बिना बदल सीना आउँदैन मायाले त बोलाउन सकिन है मायाले त बोलाउन सकिन गाउने कालो बादल तिमी बजाऊ मादल गीत गाउने कालो बादल तिमी बजाऊ मादल मायालु त उसै राम्रो झन्न खमा गाजल मायालु त उसै राम्रो झन्न खमा गाजल बिना बादल सिन आउँदैन मायालाई त बोलाउन सकिन है मायालाई त बोलाउन सकिन झुल्क्यो हिमालमा चरी गाउँछे वनमा घाम झुल्क्यो हिमालमा चरी गाउँछे वनमा मैले भने सम्झिरे छु के छ तिम्रो मनमा मैले भने सम्झिरे छु के छ तिम्रो मनमा बिना बादल किन आउँदैन मायालाई त बोलाउन सकिन है मायालाई त बोलाउन सकिन काँडा घुम्दै फिर्दै बग्दै आउने खोला डाँडा काँडा घुम्दै फिर्दै बग्दै आउने खोला सम्झनाको गीत भयो नबिर्सनु होला सम्झनाको गीत भयो नबिर्सनु होला बिना बादल किन आउँदैन मायालाई त बोलाउन सकिन है मायालाई त बोलाउन सकिन है